Book 2 37 37 في الطريق راستي پر هو يسافر بالموتور سايكل वह मोटरसाइकिल से जाता है हुआ यूसाफिर बिस्किलेट वह साइकिल से जाता है हुआ यذهب على الاقدام वह पैदल जाता है هو يسافر بالسفينة. وَهُ جَهَازٌ سَيْجَاتَهِ. هو يسافر بالقارب. وَهُ نَاوٌ سَيْجَاتَهِ. هو يسبح. وَهُ تَيْرَ رَهَا هَيْ. هل هذا المكان خطر؟ كَيَا يَهَا خَطَرْنَاكْ هَيْ. هل سفر الواحد لوحده بالأوتوستوب خطر؟ كَيَا أَكَيْلَ سَيْرْ كَرْنَا خَطَرْنَاكْ هَيْ. هل التنزه ليلا خطر؟ كَيَا رَاتْ مَيْ تَهَلْنَا خَطَرْنَاكْ هَيْ. لقد أضعنا الطريق. هَمْ بَهْتَكْ غَيْهَيْ. نحن في الطريق الخاطئ. هَمْ غَلَطْ رَاسْتَيْ پَرْ هَيْ. يجب أن ندور ونرجع. هَمْ كُو پِيچھے مُڑْنَا چَاہِيَ. أَيْنَ يُمْكِنْ إِيقَافْ السَّيَّارَ هُنَا؟ يَهَا گَاڑِي کَهَا کھڑِي کی جا سکتی ہے؟ यहां गाड़ी कहां खड़ी की जा सकती है? أيوجد هنا موقف سيارات؟ क्या यहां गाड़ी खड़ी करने के लिए जगह है? क्या यहां गाड़ी खड़ी करने के लिए जगह है? كم المدة التي يمكن وقوفها هنا؟ यहां कितने समय तक गाड़ी खड़ी की जा सकती है? यहां कितने समय तक गाड़ी खड़ी की जा सकती है? هل تمارس السكي؟ क्या आप स्कीइंग करती हैं? هل تصعد بالتلفريك الى اعلى؟ क्या आप स्की लिफ्ट से ऊपर जाएंगे? क्या आप स्की लिफ्ट से ऊपर जाएंगे? هل يمكن هنا استئجار زلاجات سكي؟ क्या यहां स्की किराए पर ली जा सकती है? क्या यहां स्की किराए पर ली जा सकती है?